کیا رقیہ صرف نفسیاتی اور روحانی بیماریوں کے لیے؟ یہ بھی غلط فہمی لوگوں کو ہوتی ہے. نہیں نہیں بھائی, وہ جو آپ پڑھتے کرتے نا وہ تو کوئی سائیکولوجیکل مرض ہے, روحانی. جسموں کے لیے کیا؟ تو یاد رکھیے, جسمانی بیماریوں کے لیے بھی رقیہ پڑھا جائے گا, جسمانی امراض کے لیے بھی رقیہ پڑھا جائے گا, اور ساتھ میں دوا بھی لی جائیں گی. یاد رکھیے, صرف ذہنی نہیں. آئیے اللہ کے رسول صلی اللہ علیہ وسلم سے ہم دیکھتے ہیں, کچھ دلیل لیتے ہیں. اس سے پہلے آئیے قرآنی دلیل لے لیں کہ قرآن میں کہاں کہاں کہا کہ قرآن جو ہے یا جو رقیہ پڑھ کر دم کرنا یا قرآن خود جو ہے شفا ہے جسمانی اور روحانی بیماریوں کے تعلق سے. ٹھیک ہے, قرآن میں اللہ فرماتا ہے سورہ فصیلت سورہ نمبر جو ہے 41 آیت میں 44 میں اللہ فرماتا اور کہتا ہے قل ہوا للذین آمنوا ہدا و شفا. اللہ کہتا اور آپ کہہ دیجئے نبی کہ یہ تو ایمان والوں کے لیے ہدایت اور شفا ہے. کیا شفا ہے؟ قرآن شفا ہے. دوسری آیت اللہ رب فرماتا ہے جو میں نے اپنے خطبے میں تلاوت کی سورہ بنی اسرائیل کی آیت 82, اللہ فرماتا ہے وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِّلْمُؤْمِنِينَ وَلَا يَزِيدُ الظَّالِمِينَ إِلَّا خَسَارًا, کہ بے شک ہم نے یہ قرآن کو جو نازل کیا ہے یہ مومنوں کے لیے سراسر شفا ہے. یاد رکھیے, اس کے اندر علماء جو لکھتے ہیں وَنُنَزِّلُ مِنَ الْقُرْآنِ, تھوڑا سا گرامیٹیکل علماء لکھتے ہیں مِنَ الْقُرْآنِ, میں سے کچھ چیزیں شفا ہے, جبکہ اوپر والی آیتیں کا قرآن شفا ہے. تو یاد رکھیے, علماء یہ لکھتے ہیں کہ مکمل قرآن روحانی علاج اور نفسیاتی علاج ہے, مکمل قرآن. لیکن قرآن میں سے کچھ ایسی آیتیں ہیں جو جسمانی امراض کا بھی علاج, اس لیے کہا وَنُنَزِّلُ مِنَ الْقُرْآنِ, قرآن میں سے کچھ چیزیں ایسی جو شفا ہے, جبکہ سارا قرآن نفسیاتی اور روحانی بیماریوں کا علاج ہے, لیکن کچھ مخصوص آیتیں جسمانی علاج بھی معلوم. اس لیے کہا مِنَ الْقُرْآنِ, قرآن میں سے. تو قرآن جہاں نفسیاتی بیماریوں کا علاج ہے وہاں جسمانی بیماریوں کا علاج ہے. یاد رکھ, اسی طرح اللہ تعالیٰ قرآن فرماتا ہے یا ایھا الناس قد جاءکم موعظۃ من ربکم وشفاء لما فی صدوری وہدا ورحمۃ للمؤمنین. اللہ فرماتا ہے سورہ یونس نمبر 10 آیت نمبر 57 میں, اور کہتا ہے اے لوگوں, تمہارے پاس تمہارے رب کی طرف سے ایک ایسی چیز آئی ہے جو نصیحت ہے اور دلوں میں جو روگ ہے اس کو دور کرنے والی ہے, امراض کو, دلوں کے روگ کو اور اس کے جو برائیوں کو دور کرنے والی ہیں, اور ان کے لیے شفا اور رہنمائی کرنے والی ہیں, اور رحمت ہے ایمان والوں کے لیے. علامہ ابن قیم الجوزی رحمہ اللہ زاد الماد میں لکھتے ہیں اس کے تعلق سے, کہتے ہیں کہ قرآن کریم تمام قلبی اور جسمانی دنیاوی اور اخروی بیماریوں کی شفا ہے. آگے لکھتے ہیں مگر ہر شخص کو قرآن سے شفا حاصل کرنے کی توفیق نہیں ملتی. اگر کوئی بیمار قاعدے سے سچائی اور ایمانداری, مکمل قبولیت اور پختہ یقین اور شرط کی ادائیگی کے ساتھ اس کے ذریعے اپنا علاج کرے تو بیماری اس پر کبھی غالب نہیں آ سکتی. مطلب ایک انسان پختہ یقین ایمان کے ساتھ اگر قرآن سے علاج کرے اور یقین رکھے کہ اس میں شفا ہے تو پھر بیماری اس پر غالب کبھی بھی نہیں آ سکتی. لیکن وہ کہتے ہیں بہت کم لوگوں کو نصیب ہوتی ہے قرآن سے شفا, اس لیے کہ وہ پختہ عقیدہ ہی نہیں ہمارے پاس. ہم سب جگہ بیماری کا علاج کر کے تھک کر بولتے ہیں اب قرآن حدیث میں دیکھیں گے. شروعات ہونا چاہیے اللہ کی کتاب کے اصول کے سنت اور پھر باقی چیزوں پر. آئیے اسی طرح سنت نبوی سے چند دلائل کی, یہ جو ہے دونوں کے لیے جو ہے یہ علاج ہے, اور رقیہ رسول اللہ نے کیا اور دونوں کے علاج ہے. آپ صلی اللہ علیہ وسلم کے تعلق سے آتا ہے کہ آپ ایک بار بیمار تھے, جبرائیل علیہ السلام آئے, اور یہ جسمانی بیماری تھی آپ کی, تو آپ نفسیاتی اور روحانی بیماری کے شکار نہیں ہوتے تھے, آپ نبی تھے اللہ کے. نفسیاتی بیماری تھی جبرائیل علیہ السلام, اور کہا اے محمد صلی اللہ علیہ وسلم کیا تم کو تکلیف ہے؟ آپ نے پوچھا, جبرائیل علیہ السلام مسلم کی روایت ہے, تو اللہ کے رسول نے کہا ہاں مجھے تکلیف ہے. تو جبرائیل علیہ السلام نے ایک دعا پڑھ کر دم کی, اور اس کا معنی یہ ہے ہر چیز کی تکلیف سے اللہ کا نام لے کر آپ کو رقیہ کرتا ہوں, ہر نفس کی برائی اور حسد کرنے والی آنکھ سے اللہ آپ کو شفا دے, اللہ کے نام سے آپ کو رقیہ کرتا ہوں. جبرائیل علیہ السلام نے رقیہ کیا. اور علامہ ابن تیمیہ لکھتے ہیں حسد ہر انسان کے اندر ہوتی, یاد رکھیں ہر انسان دوسرے سے جلتا ہے, اتنا ہے کہ شرافت دار انسان اس کو چھپاتا ہے اور کمینہ انسان اس کا اظہار کرتا ہے. شرافت والا انسان بتاتا نہیں اپنی حسد کو, وہ دبانے کی کوشش کرتا ہے اپنی نفس کو, لیکن حسد ہر فطرت میں, میری اور آپ کی سب کی فطرت میں. تو اب کون حسد نہیں کرتا ہے مجھ سے اور آپ سے؟ تو جبرائیل علیہ السلام نے دعا کی رسول اللہ سے لوگ حسد کرے جس سے آپ بیمار ہو گئے تھے. ٹھیک, تو یہ آپ نے دم کیا. اسی طرح ہم دیکھتے ہیں میں عائشہ رضی اللہ عنہ فرماتی ہیں, ان کی ایک روایت ہے کہ ہم میں جسے کوئی شکایت ہوتی آپ اس پر دایاں ہاتھ رکھ کر دم کرتے, جب کسی پہ شکایت ہوتی کو مرض تو آپ صلی اللہ علیہ وسلم اس پہ ہاتھ رکھتے اور ہم پر رقیہ کرتے, دم کرتے. اسی طرح جو ہے حدیث میں آتا ہے عثمان بن ابی العاص الثقفی رضی اللہ عنہ جو ہے اللہ کے رسول صلی اللہ علیہ وسلم سے شکایت کی کہ اسلام لانے کے بعد برابر ان کے جسم میں جو ہے درد رہتا ہے, اسلام جب سے وہ لائے تھے ہمیشہ مسلسل تکلیف ہوتی, شاید کسی نے جادو کر دیا ہے تکلیف دینے کے لیے کیا تھا, تو کہا مجھے تکلیف رہتی ہے. تو آپ صلی اللہ علیہ وسلم فرمایا کہ اپنا ہاتھ جسم کے درد کی جگہ پر رکھ اور بسم اللہ 3 بار پڑھ, تو ان کا درد اس سے جاتا رہا. لیکن یہ کب ہونے والا ہے معلوم آپ کو؟ पुख्ता यकीन के साथ जब काम हो, आप बोलेंगे ठीक है करके देख लेते हैं, फिर फायदा नहीं होगा, फिर फायदा नहीं होगा। नफ्सियाती तौर से आप पहले टूट चुके हैं, तो वो अकीदा रखते हुए कि अल्लाह ने इसमें शफा रखी है, रसूलुल्लाह ने जब बयान कर दिया तो इससे सच्चा इंसान दुनिया में नहीं है, इसमें इंशाल्लाह मेरी शफा होंगी और आप उसको रखिए। इसी तरह अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अब्दुर्रहमान जो है आयशा रज़ी फरमाती है कि अल्लाह के रसूल जहरीली चीज़ों सांप और बिच्छू के झाड़ फूंक के लिए भी रुखिया इस्तेमाल करते थे। सिर्फ रूहानी नहीं, नफ्सियाती नहीं, जिस्मानी मर्दों के लिए भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ये काम किया। और इसके ताल्लुक से अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का खुद एक वाकया आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम को एक बिच्छू ने डंक मार दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और कहा अल्लाह लानत करे इस बिच्छू पर, ये ना अंबियाओं को छोड़ते हैं ना गैर अंबियाओं को छोड़ते हैं। क्या फरमाया कि लानत करे अल्लाह इस बिच्छू पर, रसूल नमाज में काटा उस कि ये बिच्छू अजीब है, ये ना अंबियाओं को छोड़ते हैं ना गैर अंबियाओं को, सबको काटते हैं। और रसूलुल्लाह ने क्या किया, फिर हुक्म दिया और पानी लाया गया जिसमें नमक मिलाया गया, और उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने पैर डाला और साथ में सूरह इखलास आप पढ़ते गए और दर्द आपका धीरे धीरे धीरे खत्म होता गया। तो जहां आपने देखी नमक मंगाया और पानी मंगाया जिस दुनियावी तरीका, साथ में रुखिया करते गए, सूरह इखलास पढ़ते गए मुकम्मल। हम लोग क्या करते हैं, मुकम्मल तौर से कुछ काट लिया, कोई जहर चढ़ गया, पॉइजन हो गया, फूड पॉइजनिंग हुई, बीमार हो गया, ब्लड प्रेशर हाई हो गया, सबसे पहले दवाखाने भागो, वहीं सब कुछ हो सकता है, बाकी कोई इलाज करने वाला नहीं। सबसे पहले अल्लाह से मदद चाहते, सूरह फलक सूरह नास पढ़कर दम करते। इसी तरह अगर बिलखसूस ये हो कि किसी को बिच्छू या किसी सांप ने काट लिया, दवाखाने जाने तक ये इलाज कर सकते हैं, ये सब उन्होंने मुकम्मल छोड़ दिया। मुकम्मल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में वाकया बुखारी की हदीस है कि सहाबा एक मुकाम पर रुके थे, वहां जो है एक शख्स था जिसको बिच्छू ने काट लिया या एक रिवायत में सांप ने काट लिया। वो शख्स आर कहा तुम में से कोई है जो पहले झाड़ फूक करे, एक सहाबी ने कहा मैं करूंगा और उसके साथ गए और उन्होंने उस पर सूरह फातिहा दम कर कर पढ़ी, इसलिए सूरह फातिहा को सूरतुर रुकिया कहा जाता है, इलाज करने वाली सूरत। उन्होंने सूरह फातिहा पढ़कर उस आदमी पर दम किया जिसको जहर चढ़ा था और साथ में उसका जो जहां उस बिच्छू और सांप ने काटा था वहां कट्स लगाए, वहां जो है ब्लेड जो है किसी चीज से काटा, और उस जमाने में तरीका था जहर निकालने का, मुंह से खींच कर थूकते, सूरह फातिहा आपने पढ़ी, फिर एक बार खींच कर थूका, फिर सूरह फातिहा पढ़ी, फिर एक बार खींच के थूका, ऐसा 7 बार आपने किया और उसका जहर उतर गया। लेकिन मैं आपको ये नहीं कह रहा हूँ कि आप कीजिए अपने जिंदगी, इसलिए कि ये वो आदमी कर सकता है जिसको माहिर हो इस फन का, जो जहर किस तरह निकालते हैं। पहले जमाने में गाँव में लोग, आजकल इतने दवा इंजेक्शन है, जहर ऐसी इस तरह निकाला जाता, तो उसके लिए तरीका बता दिया। हो सकता है आज हम गाँव में ना हो लेकिन कभी जंगल जाना और ये मसला आ जाए पेश, ठीक। तो बहरहाल आप ये कर सकते हैं कि बिच्छू काट ले कुछ तो नमक डालिए और पानी के अंदर ही आप कर सकते हैं, फिर दवा के लिए आप बिल्कुल जाइए, शरीयत मना नहीं कर रही आपको दवा से। रसूलुल्लाह का खुद नमक मिलाना पानी में और पैर उसमें डालना, ये खुद वही एक वजाहत है कि इलाज भी कर रहे थे आप दुनियावी और जो है साथ में सूरह फातिहा सूरह इखलास पढ़ते जा रहे थे, ठीक। तो हमको दोनों ही चीज़ों को जो है अपनाना है, ठीक। और ना सिर्फ जो है हमें रुखिया पर एतमाद करना है, बल्कि जहां रुखिया पर हम अकीदा और एतमाद करेंगे साथ में दुनियावी चीज़ों को भी इस्तेमाल करेंगे। जैसे कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया और कहा शफा 3 चीज़ों में है। क्या फरमाया आपने, शफा 3 चीज़ों, मुस्लिम अहमद की रिवायत। पहला फरमाया शहद में शफा है। दूसरा आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि पछने लगवाने में शफा है। पछने जो होता है एक तरीका होता है अरबों में, तो और आज ही बहरहाल होता है कि एक ब्लेड लेकर जो है जिस्म के वो हिस्से पे जहाँ तकलीफ होती है वहाँ कट्स लगाए जाते हैं, उसको काटा जाता है। पछने बोलते ही बहरहाल जिसको ना मालूम हो कोशिश ना करें, वो एक माहिर होते हैं लोग उसके। उमूमन हिंदुस्तान में चीज़ नहीं होती लेकिन आप अरब ममालिक में जाएंगे तो बहुत आम है। लोग जो उमरा करते देखिए आप पीछे हज करते पछने लगवाते हैं, आजकल तो अच्छे आलों से किया जाता है, उस जमाने में ब्लेड से काटते और उसके बाद खून को मुंह से खींचकर थूका जाता, वो खराब खून होता जिसके जमने से जिसमें तकलीफ, इसको बोलते पछने लगवाना। तो पछने लगवाना खुद एक किस्म की सर्जरी की टाइप है या ब्लड को खराब निकालने का तरीका है। तो यहाँ आप क्या फरमा रहे, शहद में शफा है मतलब दुनियावी इलाज करो, पछने लगवाने में शफा है मतलब आप सर्जरी ये कर सकते बहालत जरूरत पहले, लेकिन क्या करेंगे आप, सबसे पहले रुखिया से शुरू करके ये सब करने के बाद, ये नहीं रुखिया करने के बाद ये सब करते रहे इंशाल्लाह अल्लाह शफा। और तीसरा फरमाया आंख से दागने में मेरी उम्मत को शफा है, आंख से दागना इसमें भी शफा है। लेकिन फरमाया मैं लेकिन आंख से दागने को तुम्हारे लिए मना करता हूं। तो खामोखा के अगर कोई शख्स को आम बीमारी ना हो या ऐसी बीमारी ना हो कि आगे उसका इलाज है, आंख से इलाज नहीं करना चाहिए, आंख के चटके से या करंट से नहीं करना चाहिए, सिवाय इसके कि इसके सिवा कोई तरीका ना हो, याद रखें ना हो तो उस शक्ल में इजाजत है। तो कहा 3 चीज़ों में शफा है मेरे इस इंसानों को, एक शहद, एक पछने लगवाना और तीसरा आग में दागने में, लेकिन मैं अपनी उम्मत को इससे मना करता हूँ सिवाय खास हालत की मजबूरी में आप करवा सकते हैं, ठीक। तो यहाँ रसूलुल्लाह ने देखिए इजाज़त दे दी कि आप दवा लीजिए, मेडिसिन लीजिए, ऑपरेशन कराइए, सर्जरीज कराइए, आपको जरूरत है तो जो करना है कीजिए, लेकिन सबसे पहले शुरुआत कहाँ से होंगी, اللہ کے کلام سے, اس کے رسول کے حدیث سے, اور اس کے بعد آپ جو کرنا چاہے اس کے ساتھ جڑی بوٹیاں اور جو کرنا چاہے رخیہ کے ساتھ جو دنیاوی آپ چیزیں کرنا چاہے کیجئے, لیکن صرف دنیاوی چیزوں کے پیچھے بھاگیں گے تو صرف بھاگتے رہیں گے, کبھی اس میں علاج ہونے والا نہیں, یاد رکھیں. ٹھیک ہے, اب اسی طرح لوگ سوال کرتے ہیں.